हुने फंगल मेनेजाइटिस भएको छ। उहाँलाई अझै केही दिन चिकित्सकहरूको निगरानीमा उपचार गर्नुपर्ने श्रेष्ठले जानकारी दिनुभयो। आइतबार बेलुकी हल्का ज्वरो र बान्ता भएपछि उनीलाई शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरिएको थियो। 7 वर्ष अघि भारतमा मृगौला प्रत्यारोपण गरेपछि उनी पटक पटक अस्वस्थ हुँदै आउनु भएको छ। 2 हप्ता अघि मात्र उहाँ दिल्लीमा उपचार गरेर स्वदेश फर्कनु भएको थियो। डाक्टरहरूले आराम गर्न सल्लाह दिए पनि पार्टीको नजिकिएको महाधिवेशनका कारण उनले विभिन्न कार्यक्रममा सक्रिय हुँदै आउनु भएको छ। नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले एकीकृत नेकपा माओवादीसँग तत्कालै पार्टी एकता सम्भव नभएको बताउनु भएको छ। आज बिहान पाल्पाको सदरमुकाम तानसेनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कार्यकर्ता एकता भए पनि पार्टी एकता तत्काल सम्भव नभएको बताउनु भएको हो। दुई पार्टी बीच एकता आवश्यक भए पनि माओवादीको हेटौँडा महाधिवेशनको कार्यनीति नसुचाएसम्म एकता हुन नसक्ने नेता बादलको भनाइ छ। उहाँले अहिलेको संविधान सभाले जारी गर्ने संविधान आफूले नमान्ने पनि बताउनुभयो। जनताको आधारभूत मूल्य र मान्यतालाई आत्मसात नगर्ने संविधान हामीले मान्दैनौ। उहाँले भन्नुभयो, संविधान सभा होइन सर्वपक्षीय राजनैतिक समिति गठन हुनुपर्दछ। संघीयताको विरूद्धमा अहिले स्थानीय निकायको निर्वाचनको कुरा आएको भन्दै नेता बादलले चुनाव हुन नदिने चेतावनी दिनुभयो। नेतृत्व सर्वसम्मत हुन नसकेपछि एकीकृत नेकपा माओवादी सुनसरीको दोस्रो जिल्ला अधिवेशन स्थगित भएको छ। जेठको पहिलो हप्ता फेरि अधिवेशन गर्ने गरी अधिवेशन स्थगित गरिएको जिल्ला नेता जम्बर सुवेदीले जानकारी दिनुभयो। विवाद मिलाउन मंगलबार दिउँसोदेखिको प्रयास असफल भएपछि केन्द्रीय नेतृत्वको दबावमा अधिवेशन स्थगित गरिएको एक नेताले बताउनुभयो। नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा जानुपर्ने भएकाले समय लाग्ने भन्दै आज बिहान निर्वाचन समितिले निर्वाचन स्थगित भएको सूचना टाँसेको थियो। यिनीहरूमा वैशाख 15 गतेदेखि जारी अधिवेशनमा 38 जना जिल्ला सदस्यका लागि 68 जनाको उम्मेद्वारी परेको थियो भने 18 जना राष्ट्रिय सम्मेलन प्रतिनिधिका लागि 62 जनाको मनोनयन दर्ता भएको छ। 38 जना जिल्ला प्रतिनिधिले जिल्ला अध्यक्ष चयन गर्ने व्यवस्था छ। अध्यक्षका लागि शिव दाकी र निर्मल बरालको उम्मेद्वारी परेको छ। विभिन्न 5 वटा विद्यार्थी संगठनले विरोधमा रहेका विद्यार्थी संगठनहरूलाई पनि सहमतिमा ल्याई सोभिएको चुनाव गराउन माग गरेका छन्। काठमाडौँमा आज पत्रकार सम्मेलन गरी नेपाल विद्यार्थी संघ अनि राष्ट्रिय लकार 5 विद्यार्थी संगठनले ज्येष्ठ 14 गते नै सोभियो चुनाव गर्ने वातावरण बनाउन माग गरेका हुन्। लामो समयसम्म चुनाव हुन नसकिरहेका बेला विश्वविद्यालयले चुनावको मिति घोषणा गर्नु सकारात्मक भए पनि केही विद्यार्थी संगठनले यसको विरोध गर्नु दुःखद भएको उनीहरूको भनाइ छ। विभिन्न माग राखेर अनि राष्ट्रिय क्रान्तिकारी लगायत 18 विद्यार्थी संगठनले चुनाव स्थगित गर्न माग गरेका छन्। नेपाल पत्रकार महासंघको अध्यक्षका उम्मेद्वार डाक्टर महेन्द्र विष्टले पत्रकारको मर्यादा कमजोर हुँदै गएको बताउनु भएको छ। पत्रकारलाई आस्थाको रूपमा हेर्नुपर्ने भए पनि त्यसो हुन नसकेको भन्दै उहाँले मर्यादित पत्रकारिता प्रबन्धन आफ्नो प्राथमिकतामा रहने बताउनुभयो। रेडियो अर्पणसँग आज कुराकानी गर्दै प्रेस सौतरीका तर्फबाट अध्यक्षका उम्मेद्वार विष्टले श्रमजीवी ऐन लागू भएको लामो समय भइसक्दा पनि कार्यान्वयन हुन नसक्नु दुःखद पक्ष रहेको बताउनुभयो। ऐन लागू नहुँदा पत्रकारहरू पत्रकारिता पेशामा रहिरहन मुस्किल परिरहेको हुँदा आफू महासंघको अध्यक्षमा निर्वाचित भएको खण्डमा एनपूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो। श्रमजीवी ऐन कार्यान्वयनका लागि व्यक्ति एक्लै कुरा उठाउँदा जोखिम हुने भएकाले यसमा महासंघले काम गर्नुपर्ने बताउनुभयो। फरक प्रसंगमा विष्टले धेरै मीडिया खुल्दा चल्न नसक्दा अवस्था रहेकाले मर्च गर्नुपर्ने बताउनुभयो। मीडिया मर्चका लागि अर्थवित्त तथा मर्चको प्रक्रियामा लागेकाहरूसँग आफूले छलफल गरिरहेको भन्दै उहाँले यो प्रक्रिया सफल हुने पनि बताउनुभयो। प्रेस चौतरी नेपाल क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकार संघले नेपाल पत्रकार महासंघको चुनावमा एक भएर लड्ने निर्णय गरेका छन्। काठमाडौँमा आज घोषणा सभा गर्दै 4 वटा पत्रकार संगठनले चुनावी एकताबारे जानकारी गराएका हुन्। यसअघि प्रेस चौतरी र क्रान्तिकारी पत्रकार संघबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो। आज प्यानलबाट समावेश उपाध्यक्षमा महेश दास, खुल्ला सचिवमा प्रभात सलाउनी, महिला सचिव संगीता खड्का समावेशी सचिवमा धर्मेन्द्र कर्णको नाम घोषणा गरिएको हो। त्यस्तै खुला सदस्यमा दिपेन्द्र कुमारको नाम सार्वजनिक गरिएको छ। एसोसिएट सचिव र खुलातर्फका बाँकी चारजनाको नाम पछितै गरिने जानकारी गराइएको छ। नेपाल पत्रकार महासंघको चैतको 20-21 गते काठमाडौँमा हुने महाधिवेशनका लागि यो प्यानलबाट अध्यक्षमा महेन्द्र विष्ट उपाध्यक्षमा खिलबहादुर भण्डारी र महासचिवमा ओजिर मगर चुनाव लड्दैछन्। अब पालु अर्पण चुनावासको अर्पण चुनावासमा हाम्रो प्रश्न छ, लाखौं रकम खर्च गरेर विभिन्न कार्यक्रमको उद्घाटन गर्न चाहने नेता तथा मन्त्रीहरूको क्रियाकलापप्रति तपाईँको विचार के छ? ए सामान्य कुरा, बी देशको ढुकुटी रित्ताउने काम, सी यस्ता क्रियाकलाप रोक्नुपर्छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन मोगलिन ओबीसी काठमाडौँ सड़क खण्ड मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ फ्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन फोन नम्बर 0656-63-063 मोबाइल नम्बर 98550-61-743। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको लोकसभा चुनाव अन्तर्गत आज 7 चरणको मतदान भइरहेको छ। 7 राज्य र केन्द्र शासित 2 प्रदेशका कुल 89 सीटका लागि मतदान भइरहेको छ। गुजरातको 26, आन्ध्र प्रदेशको 17, बिहारको 7, जम्मू काश्मीरको 1, पंजाबको 13, उत्तर प्रदेशको 14, पश्चिम बंगालको 9 तथा दादरा नगर हवेलीको 1 र रमण देवको 1 सीटका लागि मतदान भएको हो। भावी सरकारका लागि पंजाब गुजरात र आन्ध्र प्रदेशको 56 सीट महत्वपूर्ण हुने भारतीय संचार माध्यमहरूले जनाएका छन्। यो चरणमा छन्दै 14 करोड़ मतदाताले भाजपाका प्रधानमन्त्री पदका उम्मेद्वार नरेन्द्र मोदी, कंग्रेस अध्यक्ष सोनिया गान्धी, भाजपाका अध्यक्ष राजनाथ सिंह, लालकृष्ण आडवाणी, केन्द्रीय मन्त्री फारूक अब्दुल्ला, मुरली मनोहर जोशी समेत 1295 उम्मेद्वारको भाग्यको फैसला गर्नेछ। मोदी बडोदराबाट कंग्रेस अध्यक्ष गान्धी, रायबरेलीबाट भाजपा अध्यक्ष सिंह, लखनऊ बाट कानपुरबाट केन्द्रीय कोइला मन्त्री श्री प्रकाश जैसवाल र भाजपाका वरिष्ठ नेता मुरली मनोहर जोशी चुनावी मैदानमा छन्। यो चरणमा अभिनेताहरू विनोद खन्ना, परवेश रावल र जावेद जाफरी तथा संगीतकार बपली लाहिरी पनि चुनावी प्रतिस्पर्धामा छन्। खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएलमा आज सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ। अन्तिम 2 स्थानमा रहेका यी 2 टोली बीच बेलुका 7:00 बजेपछि प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म 5 खेल खेलेको हैदराबादले एउटा मात्रै खेल जितेको छ भने साबेक विजेता मुम्बईले अहिलेसम्म एउटा पनि खेल जित्न सकेको छैन। हैदराबाद 2 अङ्कका 7 अङ्क तालिकाको 7 तथा मुम्बई बिना अङ्क पुच्छारमा छ। आजको खेलमा मुम्बई पहिलो जितको खोजीमा रहनेछ भने हैदराबाद उसलाई रोक्ने प्रयासमा रहनेछ। यसअघि गैराती भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ब्राउन्डी काउन्टको आधारमा पराजित गरेको छ। सुपर ओभरमा पुगेको खेलमा राजस्थानले कोलकाता नाइट राइडर्सलाई 4 छक्का बढ़ी प्रहार गरेको आधारमा हराएको हो। दिउँसो 2 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। विभिन्न 5 वटा विद्यार्थी संगठनद्वारा विरोध गर्नेलाई सहमतिमा ल्याएर सोभियत चुनाव गर्न माग, केही विद्यार्थी संगठनले विरोध गर्नु दुःखद भएको भनाई।